थोड़ा सा यहां मैं आज सदके की पहले डेफिनेशन पर बात करना चाहूंगी, खर्च करने के बारे में बात करना चाहूंगी कि खर्च करने से क्या मुराद, क्या कुछ खर्च करते हैं। अगरचे यहाँ माल खर्च करने की बात हो रही है, लेकिन माल के अलावा हम क्या कुछ खर्च करते हैं, क्या कुछ दूसरों को देते हैं, जरा उसकी लिस्ट बनाइए। हम दूसरों को क्या कुछ देते हैं, या यूं लिखिए कि हम माल के अलावा दूसरों को क्या कुछ दे सकते हैं। दुआ दे सकते हैं, अच्छा मशवरा, अच्छी बात कहना किसी से, और इल्म दे सकते हैं, और मुस्कुराहट दे सकते हैं, मदद दे सकते हैं, और वक्त देते हैं, और तरबियत, अच्छी तरबियत जो माँ बाप अपनी औलाद को देते हैं, और अपनी जिस्मानी एफर्ट, मेहनत, जो कुछ हम कमाई करते हैं, खा वो माल की शक्ल में हो या वो किसी काम की शक्ल में हो, और हौसला देते हैं, और अमर बिल मारूफ नहीं अनिल मुनकर, इसको भी सदका कहा गया है। किसी भी काम में दूसरे को किसी भी तरह की मदद देना, जैसे उस दिन आपको एक हदीस सुनाई थी कि एक शख्स अकेले नमाज पढ़ रहा था, तो आपने उसके साथ एक दूसरे को भेजा, तो वो भी उस पर क्या हुआ, सदका हुआ। और क्या दे सकते हैं, मोहब्बत, मगफिरतन में आ जाता है ना, माफ करना, माफ कर सकते हैं, इज्जत दे सकते हैं, खुशी दे सकते हैं, तकलीफ दे चीज हटाकर मदद करना, कोई चीज लिखकर किसी को देना अच्छी, किसी को रास्ता दिखाना, कम सुनने वाले को ऊंचा बोलकर सुनाना, और किसी बीमार को किसी डॉक्टर के पास ले जाना, किसी बीमार की इयादत करना, किसी नाबीना को हाथ पकड़कर मसलन रास्ता पार करा देना या मंजिल तक पहुंचा देना, दो झगड़ने वालों के दरमियान सुलह करा देना, किसी का राज रखना, एतमाद दिलाना, कोई हुनर सिखाना, इल्म के अलावा हुनर सिखाना, हर वो काम या वो चीज जिससे किसी दूसरे की भलाई हो सकती हो। जी, और कोई चीज, किसी को लिखना सिखाना, हुनर में ही आ जाता बेसिकली ये तो। हुनर की कई किस्में हो सकती है ना। मैं इस लिस्ट को दोहराती हूँ, अपनी चेक कर लीजिए। सवाल ये था कि हम माल के अलावा दूसरों को क्या दे सकते हैं, क्योंकि बात इंसाफ की हो रही है ना, खर्च करने की, कि जो कुछ आपके पास है उसमें से किसी दूसरे की खैर और भलाई पर कुछ खर्च करना, यानी इंफाक फी सबीलिल्लाह क्या है। इंफाक का लफ्ज नफक से है, नून से काफ, नफक का मतलब होता है सुराख। जब किसी भी चीज में सुराख कर दिया जाए, मसलन किसी बर्तन में सुराख कर दिया जाए, तो नतीजा क्या होता है कि बर्तन के अंदर जो कुछ होता है वो उस सुराख के रास्ते बाहर आने लगता है, उस बर्तन के अलावा किसी दूसरी जगह पर जाने लगता है। बिल्कुल इसी तरह जब आप इंफाक करते हैं, तो जो कुछ आपके पास होता है उसमें से गोया आपने सुराख कर दिया, और वो चीज आपकी जात से अलग होकर दूसरे की तरफ मुंतकिल होने लगी। गोया आपने अपनी मिल्कियत में से, या अपनी पोजीशन में से, या अपनी पसंदीदा चीजों में से कोई चीज किसी दूसरे की खैर व भलाई पर भी खर्च की। इन चीजों में मुस्कुराहट, इल्म, दुआ, किसी को अच्छी बात कहना, कौलुम मारूफ, वक्त, किसी की अच्छी तरबियत करना, जिस्मानी मेहनत मशक्कत करके कोई काम करना, मसलन किसी की खिदमत करना, किसी को मुश्किल वक्त में हौसला देना, अच्छा मशवरा देना, नेकी का हुक्म देना, बुराई से रोकना, अमर बिल मारूफ और नहीं अनिल मुनकर, फिर इसी तरह किसी को मोहब्बत देना, किसी को माफ कर देना, किसी को इज्जत देना, तकलीफ दे चीज को रास्ते से हटा देना, किसी को रास्ता दिखाना, किसी को ऊंचा बोलकर सुनाना जो सुन ना सकता हो, किसी को अच्छी बात लिख कर देना, غم کے موقع پر تعزیت کرنا، اس کی دلجوئی کرنا، صلح کرا دینا، کسی کو اعتماد دینا، کسی کو ہنر سکھانا، کسی نابینا کو راستہ دکھانا، کسی کی ہمدردی کرنا، یعنی محبت کے بول بولنا اس کے لیے، درخت لگانا وغیرہ وغیرہ، کسی نیک کام میں دوسرے کو مدد دینا تاکہ اس کے لیے نیکی کرنا آسان ہو جائے، یہ سب صدقے کی قسمیں ہیں. حکم یہ ہے کہ اپنے صدقات کو ضائع نہ کرو، احسان جتا کر اور اذیت دے کر. اب آپ دیکھیں کہ بہت سے لوگ جب کسی کے ساتھ کوئی بھلائی کرتے ہیں، مثلا کسی کو علم سکھا دیا، یا محبت دی، یا کسی کی کوئی مدد کی، یا وقت ہی دیا، یا عیادت ہی کی، تو اس کے بعد کیا کرتے ہیں؟ اس کو جتاتے ہیں. دیکھو ہم نے تمہیں کتنی عزت دی، دیکھو ہم تم سے کتنی محبت کرتے ہیں اور تمہیں اس کی قدر ہی نہیں، دیکھو ہم تمہیں کتنا وقت دیتے ہیں اور تم کیا کرتے ہو، کیسے کیسے تانے دیتے ہیں، پھر کیسے کیسے اذیت دیتے ہیں دوسرے کو، اور وہ محبت اس کے لیے وبال جان بن جاتی، وہ عزت دوسرے کے لیے ایک مصیبت بن جاتی، وہ علم دوسرے کے لیے ایک بوجھ بن جاتا ہے. تو عام طور پر ہمارے عام معاملات میں اس چیز کا احساس نہیں کیا جاتا. ہم اگر کسی کی عیادت ہی کر بیٹھے، رات جاگ کر کسی کا ساتھ ہی دے دیں، تو بسا اوقات اس کو بھی ہم مینشن کرنا شروع کر دیتے ہیں، کوٹ کرنے لگتے ہیں. جب وہ ٹھیک ہو جاتا ہے تو ہم اس کو تانے دینے لگتے ہیں کہ تمہیں یاد نہیں کہ جب تم بیمار تھے تو ہم نے تمہاری کتنی تکلیف اٹھائی تھی، یا بچوں کی تربیت کرتے ہیں، یا ان کی تعلیم پہ خرچ کرتے ہیں، یا ان کی کوئی خدمت کرتے ہیں بچپن میں، تو مائیں بڑے ہو کر ہر وقت بچوں کو یہی تانا دیتی رہتی کتنی تکلیفیں اٹھا کر تمہیں پالا تھا اور تم کیا کر رہے ہو. کیسے کیسے اپنی نیکیاں ضائع کرتے ہیں. وہ جو شیطان کا رویہ ہے یا شیطان کا طریقہ ہے، وہ جو باغ کے ضائع ہونے کی بات ہے، باغ کے جلنے کی بات جو ہے، یہ یہی کچھ تو ہے کہ ہم زندگی بھر محنت کرتے ہیں، تھکتے ہیں، دوسروں کی خدمت کرتے ہیں، کام آتے ہیں، اور پھر عین آخری زندگی میں بسا اوقات بڑے ہو کر، بوڑھے ہو کر، بیمار ہو کر، سٹھیا کر، ایسی ایسی باتیں کرنا شروع کر دیتے ہیں کہ عمر بھر کی نیکی کو برباد کر کے چین لیتے ہیں، تب دنیا سے جاتے ہیں، اور عذر یہی پیش کرتے رہتے ہیں، چونکہ بوڑھے ہو گئے ہیں اس وجہ سے اب یہ باتیں کریں گے. تو یہ بوڑھے شخص کی تو مثال ہے. سوال یہ پیدا ہوتا ہے نا کہ بوڑھے ہی کی مثال کیوں دی گئی، کہ بوڑھے کا لگایا ہوا باغ جس پہ ساری زندگی اس نے خرچ کی تھی، وہ آخری عمر میں جا کے جل گیا. ذرا امیجن کریں جلے ہوئے باغ کو، کہ آپ کا لگایا ہوا باغ جل جائے. چلے آپ نے خود نہیں لگایا، ذرا تصور میں اتنا ہی لے آئے کہ جو آپ کے گھر کا باغ یا آپ کے ہمسائے میں کہیں کوئی باغ کسی مالی نے ہی لگایا، اگر اسی کو جلا ہوا امیجن کر لیں، کچھ امیجن کر سک رہے ہیں آپ؟ ہر چیز جلی ہوئی، گری ہوئی، راکھ ہوئی بھی. کیونکہ باغ اتنا خوبصورت چیز ہوتی ہے نا، تو اس کو ہم تصور میں بھی جلا ہوا نہیں دیکھ پاتے، اتنی تکلیف ہوتی ہے یہ سوچ کے. تو بالکل اسی طرح بسا اوقات ہم اپنی نیکیوں کا سرسبز باغ لگاتے ہیں، بڑی محنت کر کے، جگہ جگہ پھول کھلاتے ہیں، اچھے اچھے کام کر کے، لیکن ایک جملے سے، ایک رویے سے سب کچھ جلا کے رکھ دیتے ہیں. اور عام طور پر وہ کیا ہوتا ہے، کسی کو تانا دے کر دوسرے کا دل جلاتے ہیں اور نتیجے میں اپنا باغ جلاتے ہیں. اب دیکھو گے کہ لوگ شادیوں میں کتنی تیاری کرتے ہیں، دلہن کے لیے کیسی کیسی سیج بناتے ہیں، کیسے کیسے کپڑے بناتے ہیں. مائیں عام طور پر بیٹوں کی شادی پر بہو کے لیے کتنی محنت کرتی ہیں، کتنا بازاروں میں گھوم رہی ہیں، کیا کیا تیاریاں کر رہی ہیں، سب کچھ دیا، خوشی خوشی اس کو لائے، چھوٹی سی چیز اس کی پسند نہیں آئی تو اس کو ایسے ایسے تانے دیے، تو اس کا دل جلا دیا اور نتیجے میں اپنی ساری محنت اکارت کر دی. وہ لڑکی یہاں رہنا ہی نہیں چاہتی، وہ گھر چھوڑ کے چلی گئی، بیٹے کا گھر بھی برباد ہوا اور وہ فصل اجڑ گئی، ہاتھ کچھ بھی نہیں آیا، ساری محنت اکارت گئی. اسی لیے ہمیں یہ دعا سکھائی گئی ہے کہ اللہم احسن عاقبتنا فی الامور کلھا واجرنا من خزی الدنیا وعذاب الاخرہ. اللہ ہمارے ہر کام میں اس کے انجام کو اچھا کر دینا. اللہم احسن عاقبتنا فی الامور کلها, سارے معاملات میں ہمارا انجام اچھا ہو اور ہمیں دنیا اور آخرت کی رسوائی سے بچا لینا. یہ بات انہی چیزوں میں آتی ہے نا کہ نیکی کمانا بسا اوقات اتنا مشکل نہیں ہوتا جتنا اس کو سنبھالنا اور اس کی حفاظت کرنا مشکل ہوتا ہے. بعض اوقات ہم کسی کو تانا نہیں دیتے, نہ ہی کسی کو اذیت دیتے ہیں, لیکن اس کو اتنا مینشن کرتے ہیں ہر جگہ اپنی کسی نیکی کو کہ ریاکاری کر کر کے سب کچھ فنا کر دیتے ہیں, ریاکاری سے اس کو تباہ کرتے ہیں, وہ پالا پڑ جاتا ہے اس پہ, وہ باد سموم اس میں سے گزر جاتی ہے اور لگا لگایا کھیت جھلس کے رہ جاتا ہے. نیکی کا ایک حسن ہوتا ہے, نیکی کا ایک روب ہوتا ہے, اس کو جب بہت زیادہ کوٹ کیا جاتا ہے یا مینشن کیا جاتا ہے تو وہ اس کا نور یا رونق یا اس کی جو خوبصورتی ہوتی وہ ختم ہو جاتی. آپ نے اکثر دیکھا ہوگا دو لوگوں کی بڑی دوستی ہوتی ہے, بڑی محبت ہوتی ہے ان میں, لیکن کچھ عرصے کے بعد آپ دیکھتے ہیں کہ وہ ایک دوسرے کے دشمن ہو چکے ہوتے ہیں. ایسا کیوں ہوتا ہے؟ کبھی سوچیں کہ اتنا پیار بھرا جذبہ دشمنی میں تبدیل ہو گیا, کیوں ہوا؟ وجوہات کیا ہوتی ہیں؟ تانے, ایک دوسرے کا دل جلانا, ہر وقت ایک دوسرے سے شکوے شکایات کرنا. تو جس محبت کو آپ ختم کرنا چاہیں اس کے لیے پھر شکایات شروع کر دیں. آپ دیکھیں نا, جو مائیں بچوں سے بہت شکوے کرتی ہیں, یا جو بچے ماؤں سے ہر وقت شکایت رکھتے ہیں, یا جو شوہر بیوی سے ہر وقت شکوے کرتے ہیں, یا جو بیوی ہر وقت شوہر سے شکایتیں ہی کرتی رہتی ہے اس کے رویے کی, تو عموماً کیا ہوتا ہے؟ شوہر اس بیوی سے تنگ آ کے منہ موڑ لیتے ہیں اور کسی اور طرف جا پناہ ڈھونڈتے ہیں. یہ مسئلے کا حل تو نہیں ہوتا, اور پھر ہم اور شکایتیں کرتے ہیں اور شکوے بڑھ جاتے ہیں, اور کبھی یہ نہیں سوچتے کہ ہم خود کیا کر رہے ہیں, ہم نے دوسرے کو کتنی خوشی دی ہے. پہلی بات تو یہ ہے کہ ہم یہ چیزیں جن کا ابھی ذکر ہوا دینا بھی گوارا نہیں کرتے کسی کو. بخل ہی سے جان نہیں چھوٹتی. بخل کیا ہے؟ سیل کر دیتے ہیں اپنے سارے خیر کو. اور اگر کبھی اللہ کی دی ہوئی توفیق سے ان نیکیوں میں سے, ان دی جانے والی چیزوں میں سے کچھ دے ہی بیٹھتے ہیں تو پھر اس سے بڑی آفت آتی ہے کہ احسان جتا کر ریاکاری کر کے اسے ضائع کرنے کے پیچھے چل پڑتے ہیں. تو ان تمام رویوں سے بچنا چاہیے جس کا نتیجہ دنیا میں بھی ہلاکت ہو, انجام کار خسارہ ہو, اور آخرت میں بھی. بیسیکلی اسلام یہ روح پیدا کرنا چاہتا ہے ہمارے اندر کہ ہم کسی کو دیں تو بس اللہ کے لیے, اس کا صلہ, اس کی جزا صرف اللہ سے چاہیں. بس دے دیا نا, اس کے بعد وہ اس کا جواب دینے والا ہے, اس سے ہم توقع رکھیں. مشکلات کب پیدا ہوتی ہیں؟ جب ہم بندوں پر بھروسہ کر بیٹھتے ہیں, جب ہم بندوں سے توقع رکھ بیٹھتے ہیں کہ بندے ہمارے لیے کچھ کریں. جن کو دیا ہے وہی لوٹائیں ہم کو, اور جب تک وہ نہ لوٹائیں گویا ہمیں کچھ ملا ہی نہیں. اسی سے ڈپریشن ہوتا ہے, اسی سے پھر شکوے شکایات ہوتی ہے. بعض وقت کسی کو کہہ نہیں سکتا تو دل میں کوڑنا شروع کر دیتا ہے, اپنے آپ کو جلاتا رہتا ہے. عام طور پر جو اپنے سے ذرا حیثیت میں کم ہوتے ہیں, سروینٹس وغیرہ, ان کو تو بہت ہی زیادہ ستاتے ہیں. پھر جہاں جس محفل میں بیٹھتے ہیں ان کی برائیاں شروع کر دیتے ہیں. ان کو اتنا دیتے ہیں, اتنا ان کا خیال رکھتے ہیں, اتنی ان کی کیئر کرتے ہیں, یہ بھی نہیں کرتے, یہ بھی نہیں کرتے, یہ بھی نہیں کرتے, اور جو کچھ بےچارے کرتے ہیں اس کی طرف دھیان ہی نہیں جاتا کہ وہ کچھ کرتے بھی ہیں. بعض وقت ہم کسی کے ساتھ بھی کوئی بھلائی کرتے ہیں, احسان کرتے ہیں, تو اس سے توقع رکھ بیٹھتے ہیں, پھر وہ اگر کسی بھی کمزوری, مجبوری, مشکل کی وجہ سے وہ پوری نہیں کر پاتا, پھر ہم اس کو ستانا شروع کر دیتے ہیں, پریشان کرنا شروع کرتے ہیں, ہراس کرنا شروع کرتے ہیں, اور اس کی زندگی اجیرن کر کے رکھ دیتے ہیں, اور اس کی کسی جینون مجبوری کو بھی سمجھنے کی کوشش نہیں کرتے. میاں بیوی کے بہت سارے جھگڑوں کی اصل وجہ یہی ہے کہ کہیں محبت جتائی جا رہی ہے, کہیں کوئی اور احسان جتایا جا رہا ہے, ہر چیز جتانا. تو یاد رکھے, جو نیکی جتا دی جائے اس کا ایک تو اجر چلا جاتا ہے, دوسرا یہ کہ جس کو جتایا جائے اس کا دل ٹوٹ جاتا ہے, तीसरा ये कि उसको हम माइनस कर देते हैं अपने उससे फेवरेट लोगों में से, या मोहब्बत करने वालों में से एक को माइनस कर लेते हैं। जब एक के बाद दूसरी दफा कोई मांग ले तो उस वक्त तो और ज्यादा जताते हैं, वो पिछला जो पहली दफा नहीं भी बताया था उसको भी जताने लगते हैं। हम मोहब्बतें भी कंडीशनल करते हैं कुछ शरायत के साथ, कुछ पाने के लिए, कुछ लेने के लिए उसमें से, कुछ हासिल करने के लिए, वरना हम मोहब्बत भी नहीं करते। और इसी वजह से उस मोहब्बत का कुछ नतीजा नहीं निकलता, उसमें से कुछ हासिल नहीं होता, जो खुशी हमें चाहिए होती वो भी नहीं नसीब में होती। फिर मसलन शादियों के मौके पर, किसी भी खुशी के मौके पर जब कोई तोहफा तहाइफ देते हैं तो फिर उसके बाद क्या चाहते हैं, एक्सपेक्ट करते हैं कि जवाब में जरूर कुछ मिले, और अगर कोई ना दे पाए या उसको ना देने की समझ आए तो फिर उससे बदगुमान हो जाते हैं, फिर मोहब्बत में कमी कर देते हैं। इन्होंने लिखा है कि हम सब एक बाग लगा रहे हैं, ये बाग उन फायदों का है जो दूसरों को हमारी जात से पहुंच रहे हों, खा वो माल की शक्ल में हो या इंटेंजिबल सूरत में। इस बाग को हमने जहरीली जड़ी बूटियों मन्नो अजा से बचाना है, उन्हें उखाड़ कर फेंक देना है, इस बाग से सबको खाने देना है, क्योंकि इससे जो भी फायदा उठाएगा वो हमारे लिए सबका ही होगा। नेकियों के इस बाग को देखकर दूसरों को भी बाग लगाने की तरगीब होगी, बाग में अच्छी खालिस नीयत का बीज डालेंगे ताकि अच्छा फल आए। ऊंची जगह पर बाग हो तो और भी अच्छा, वहां आबो हवा प्योर होती है, एक बुलंद आला दर्जे की नेकी का तसव्वुर आता है, थोड़ी सी कोशिश भी बहुत खैर लाती है। अपने बाग पर मुतमइन होकर नहीं बैठ रहना, किसी भी वक्त तकब्बुर या रियाकारी की आग आखिरी लम्हे पर उसे जला सकती है। ये बहुत इंपॉर्टेंट चीज है ना, कि कभी भी बाग लगाने के बाद उससे गाफिल नहीं होना, आखिरी लम्हे पर छोटी सी गफलत भी उस बाग को जला देने के लिए काफी हो सकती है। इसीलिए कहा गया है आमाल का दारो मदार उनके खात्मे पर है। अपने बाग की हिफाजत और सलामती की दुआएं भी अल्लाह से करें, बाग लगाने में दूसरों की भी मदद करें, दूसरों को नेकी में सपोर्ट दें। कुरान पाक पढ़ने का सबसे बड़ा फायदा यही है कि इंसान को बहुत सी चीजों की रियलाइजेशन होती है कि ये करने का काम था जो मैंने नहीं किया, और ये करने का काम था जो कर लिया, और अब इसको संभालना भी था, इससे फायदा भी उठाना था। ऐसे बाग का क्या फायदा कि जिसका फल ही आप ना खा सके। आप अगर मुफ्लिहून को जहन में फिर ले आए यहाँ, क्योंकि उलाएका हुमुल मुफ्लिहून कौन है, जो इस किताब हिदायत से फायदा उठाते हैं। और मुफ्लिह क्या करता है, किसान, आखिर दम तक चुकन्ना रहता है कि किसी भी मौके पर सब किया कराया जाया ना हो जाए, हत्ता कि फसल की कटाई के बाद भी बेखबर नहीं होता, गाफिल नहीं होता। आप देखें कि हम में से बहुत से लोग ये जानते हैं ये नेकी करनी चाहिए, ये भी करनी चाहिए, लेकिन ये नहीं जानते कि कैसे करनी चाहिए। तो ये जो आपको आज वो लिस्ट बताई है उसको आप अपने पास लिख के तो खुद को चेक करें कि मैं कहां किसको क्या देकर फिर एहसान जता रही हूं। चलिए आगे पढ़ते हैं। तफसीर है आयत नंबर 267 से, या अय्युहल्लज़ीना आमनू, ऐ लोगो जो ईमान लाए हो, अन्फिकू, खर्च करो, मिन तय्यिबाती, पाकीजा चीजों में से, तय्यिबात में से, मा कसबतुम, जो कमाई की तुमने, वमिम्मा, और उसमें से जो, अखरजना लकुम, हमने निकाली तुम्हारे लिए, मिनल अर्द, जमीन में से, यानी जमीन की पैदावार में से। यहां खर्च करने के लिए कुछ और शरायत का जिक्र किया जा रहा है। पहली बात यह कि खर्च करो तय्यिबात में से, तो इसका माना क्या हुआ कि अपनी कमाई में से वही माल खर्च करो जो पाकीजा तरीके से आया है। तय्यिब के लिए पहली शर्त क्या है कि उसकी आमदनी का जरिया भी तय्यिब हो, उसी पर अजर मिलेगा। और दूसरी शर्त यह कि वो माल भी अच्छा हो, वो चीज भी अच्छी हो, बेवकत, घटिया और निकम्मी चीज ना हो। फिर फिर इसी तरह मन्नो अजा और रियाकारी से भी पाक हो, हराम से भी पाक हो। इसके बाद मा कसब तुम, जो कमाई की तुमने। कसब कहते हैं हाथ की कमाई को, अपनी आमदनी पर। मसलन अगर कोई जॉब करता है तो अपनी पे में से, अगर कोई बिजनेस करता है तो अपने अम्बाले तिजारत में से। और दूसरे वमिन मा अखरजना लकुम मिनल अर्द, उसमें से जो हमने तुम्हारे लिए जमीन में से निकाला, यानी जरात में से, जमीन की उगाई हुई चीजों में से। इसी तरह अखरजना में माइंस भी आ जाती है, क्योंकि तुम भी तो कलश तो नहीं आ रहा ना यहाँ। जो भी हमने जमीन में से निकाला, और जमीन की पैदावार में क्या होता है, उश्र। वला तयम्ममुल खबीसा, और न तुम इरादा करो खबीस का, यानी खबीस देना तो दूर की बात, खबीस का इरादा भी ना करो। खबीस या नापाक या निकम्मी घटिया चीज देने के बारे में सोचो भी ना। तयम्मम का लफ्ज जो है ते मीम मेम से है, अमदन और कसदन कोई काम करना। ये लफ्ज ऐसे उमूर से मुतालिक है जहां सोच और फिक्र और मशवरे की जरूरत नहीं होती, बल्कि अहकाम शरीयत को पूरा करने का इरादा होता है। वला तयम्ममू, और इरादा भी ना करो किसका, अल खबीस नापाक का। खबीस का रूट खे बे से है, तय्यब की जिद है। ये लफ्ज गलाजत, गली सड़ी और बदबूदार चीजों के लिए भी आता है। हदीस पाक में आता है इन्नल्लाह तय्यिबुन ला यक़बलु इल्ला तय्यिबन, अल्लाह ताला पाक है और वो पाक चीज को ही कबूल करता है। इसलिए नापाक चीजें, खा वो जाहिरी तौर पर नापाक हो या मानवी तौर पर नापाक हो जैसे हराम, उसमें से खर्च ना करो। वलस तुम भी आखिजी ही, और नहीं तुम लेने वाले उसको, इल्ला अंतुहमिदूफी, मगर ये कि तुम इगमाज बरत जाओ उसमें। तुहमिदू का लफ्ज गैन मीम वाद से है, आंख बंद करना, पलक से पलक मिलाना। अच्छा, पलक से पलक जब मिलाते हैं तो क्या होता है, बीच में से थोड़ा थोड़ा नजर आ रहा होता है ना, यानी तुम देख तो रहे हो लेकिन ऐसे देख रहे हो गोया नहीं देख रहे। देखने और ना देखने के बीच की कैफियत का नाम है गम्स। का माना होता है आरजी नींद, अगमगशई चश्मपोशी करना किसी चीज से, तजावुज करना, यानी किसी बुरी चीज को देखने या जानने के बावजूद दूसरे को ऐसा मालूम कराना जैसे उसके मुतल्लिक कुछ खबर नहीं, यानी दूसरे को मालूम न होने देना, एहसास न होने देना। वालमू, और जान लो, अन्नल्लाह गनीयुन हमीद, बेशक अल्लाह ताला बेनियाज है, तारीफ वाला है, यानी उसे तुम्हारे सदकात की जरूरत नहीं, तुम अपने सदकात के जरिए उस पर कोई एहसान नहीं कर रहे, उसकी तारीफ में कुछ इजाफा नहीं कर रहे, वो तो अपनी जात में आप महमूद है। बराब बिन आज़िब कहते हैं कि ये आयत हम गुरोह अंसार के बारे में नाजिल हुई। हम खजूरों वाले थे, हम में से हर कोई अपनी किल्लत और कसरत के मुआफिक खजूरें लेकर आता, कोई एक खोशा, कोई दो खोशे, और उन्हें मस्जिद में लटका देता। अहले सुफा का ये हाल था। अहले सुफा कौन थे? नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ रहने वाले वो मुहाजिरीन जो मक्का से और मक्का के अलावा दूसरे इलाकों से आपकी सोहबत में रहने के लिए और आपसे दीन का इल्म हासिल करने के लिए आए हुए थे। मस्जिद नबवी के आसपास वो रहते थे, وہاں پر ایک چبوترہ تھا جہاں پر یہ بیٹھ کر تعلیم حاصل کرتے تھے، تو اسی کی مناسبت سے ان کو اہل صفہ کہا گیا۔ تو ظاہر ہے کہ وہ اپنے گھر بار چھوڑ کر آئے تھے، وہاں مدینہ میں ان کے لیے کوئی کمائی کا ذریعہ نہیں تھا، کوئی ان کا بزنس نہیں تھا، کوئی ان کے پاس ہنر نہیں تھا، کوئی ان کی زمین نہیں تھی، اور اگر ہوتا بھی یہ سب کچھ تو ان کے پاس وقت ہی نہیں تھا کہ وہ دنیا کے کام کاج کریں۔ لہذا وہ دن رات پڑھنے لکھنے میں مصروف رہتے، اور جب کبھی کوئی جنگ وغیرہ ہوتی تو اس میں ایک طرح کی سٹینڈنگ آرمی کے طور پر کام کرتے، یعنی وہ جہاد میں بھی ساتھ دیا کرتے تھے۔ ان لوگوں کا گزران پھر کس پر ہوتا؟ انصار کی لائی ہوئی اشیاء پر۔ تو انصار کھجوروں کے باغوں کے مالک تھے، وہ ان کھجوروں میں سے کچھ خوشے لا کر مسجد میں لٹکا دیتے، اور اہل صفہ ان کھجوروں کو توڑ کر کھایا کرتے تھے۔ کچھ لوگ تو بہت عمدہ کھجوریں لا کر لٹکاتے، لیکن کچھ لوگ نکمی ردی بیکار چیزیں لا کر چھوڑ دیتے۔ اس پر یہ آیت نازل ہوئی کہ یا ایہا الذین آمنو، اے لوگو جو ایمان لائے ہو، انفقو، خرچ کرو، من طیبات ما کسبتم، پاکیزہ چیزوں میں سے، عمدہ چیزوں میں سے جو تم نے کمائی کی ہیں، اور ومن ما اخرجنا لکم من الارض، اور جو ہم نے تمہارے لیے زمین میں سے نکالی، یعنی یہ باغ جن کے تم مالک بنے ہو یہ تمہارا اپنا کمال نہیں، یہ دراصل ہم ہی نے تمہارے لیے پیدا کیے ہیں اور ہم نے تمہیں ان کا مالک بنایا ہے۔ جب تم ہمارے نام پہ دینے لگتے ہو تو پھر ان میں سے ردی اور گھٹیا چیز مت دو، پاکیزہ چیز دو۔ ولا تیمم الخبیثہ، اور ردی کا تو خیال بھی نہ لانا کہ اللہ کے راستے میں نکلے ہوئے لوگوں کو، اللہ کے دین کی خدمت کرنے والوں کو، جہاد کرنے والوں کو، علم حاصل کرنے والوں کو تم گھٹیا اور بیکار چیزیں دو۔ وہ جو دین کی خاطر سب کچھ چھوڑ کر آئے، ان کی خدمت تم ردی چیزوں سے کرو۔ ردی دینا تو دور کی بات، خبیث اور ناپسندیدہ چیز دینا تو دور کی بات، اس کی سوچ تک بھی دل میں نہ لاؤ۔ ولستم بآخذیہ، اور تم خود اس کو لینے والے نہ تھے۔ ذرا ان کی جگہ اپنے آپ کو رکھ کے دیکھو کہ اگر تمہیں یوں ہجرت کر کے گھر بار چھوڑ کر ان کی جگہ آنا ہوتا تو اپنے لیے یہی پسند کرتے؟ کیا تم بھی یہی لیتے؟ یا پھر یہ کہ اگر آج تمہیں کوئی ایسی چیز دے تو تم لینا چاہو گے؟ خاص طور پر آپ دیکھیں کہ جب انسان مالدار ہوتا ہے اور اس کے شایان شان کوئی تحفہ یا ہدیہ نہیں اس کو دیا جاتا تو وہ عام طور پر اس کو استعمال بھی نہیں کرتا، اس کو لینا ہی نہیں چاہتا، وہ لینے سے پہلے ہی لوٹا دیتا ہے کہ نہیں مجھے نہیں چاہیے، اور استعمال کرنا تو دور کی بات۔ تو جو چیز تم اپنے لیے پسند نہیں کرتے وہ اللہ کی راہ میں نکلے ہوئے لوگوں کے لیے کیوں پسند کرتے؟ انہی کو کیوں دیتے؟ تمہارے دل میں دین کی یہی محبت اور قدر ہے؟ الا ان تغمدوا فی، ہاں اگر لوگے بھی تو بس آنکھیں بند کر کے، بس اگنور کر دو گے۔ وعلموا، اور جان لو، ان اللہ غنی حمید، بے شک اللہ بے نیاز ہے، اسے تم جیسے لوگوں کی ضرورت نہیں، نہ تمہارے مالوں کی ضرورت ہے، سب کچھ اسی کا ہے، تمہیں بھی جو کچھ ملا ہے اسی کا دیا ہوا ہے، پھر اس کے دیے ہوئے سے اس کے نام پر تم ایسی چیزیں لاتے ہو؟ دیکھے نا کہ کسی انسان کی ویسے بھی یہ عزت کے خلاف ہے کہ اس کو انسان وہ دے جو وہ خود نہیں کھا سکتا، گلنے سڑنے کی وجہ سے، یا ناپاک ہونے کی وجہ سے، یا ناپسندیدہ ہونے کی وجہ سے، اور پھر خاص طور پر ان لوگوں کو جو دین کے راستے میں نکلے ہو، اس سے بڑھ کر دین کی ناقدری کیا ہوگی۔ لیکن آج ہم دیکھتے ہیں، ہم اپنے گھروں کو دیکھیں اور اپنی مسجدوں کو دیکھیں، ہم اپنے رہنے کی جگہوں کو دیکھیں اور دینی مدارس کو دیکھیں جہاں دین پڑھا جاتا ہے، जो चीज घर में फालतू होती है, रद्दी बेकार होती है, जिसका कोई मकसद नहीं रह जाता, वो उठा के ऐसी जगहों पर भिजवा देते हैं। और इसका तो मुझे पर्सनली एक्सपीरियंस है कि बसा औकात इतनी रद्दी चीजें यहाँ भेजी गई यहाँ रखने के लिए, कि अगर वाकई हम उनको रख लेते तो जिन चीजों को आज आप इस्तेमाल कर रहे हैं इनको भी इस्तेमाल ना कर सकते। घुन लगा हुआ फर्नीचर, टूटा फूटा, मैला कुचैला, जो घर में अब काम का नहीं रहा, शायद अपने सर्वेंट क्वार्टर में भी रखने का नहीं रहा, वो उठाकर यहाँ भेज दिया, यहाँ सजा ले। यहाँ कौन आते हैं, यहाँ कौन आके बैठता है, क्या रख के बैठते हैं आप, किस चीज के लिए बैठते हैं, ये सारी फजा और ये सारा माहौल किस काम के लिए, कुरान पढ़ने के लिए। तो जब माहौल ही आप ऐसा बना लेंगे कि जिसमें बैठना महाल हो, तो दीन की खिदमत और दीन की तालीम कहाँ से होगी। और ये हमारा एक आम ट्रेंड चल पड़ा है, दीन पढ़ने पढ़ाने वालों को बेवकूफ समझा जाता है, हकीर समझा जाता है, उनकी जरूरियात को मामूली समझा जाता है। और जहां ये काम हो रहा हो वहां तो किसी सफाई की जरूरत नहीं होती, किसी अच्छे फर्नीचर की जरूरत नहीं, वो तो सब कुछ दुनिया के लिए है। तो जब हम दीन के साथ ये मामला करेंगे तो दीन हमको कहाँ से इज्जत देगा। जिस रब ने हमें सब कुछ दिया है उसके नाम पर देते हुए अगर, और उसके दीन की खिदमत के लिए देते हुए अगर हमारा ये रवैया होगा, तो फिर दीन को इज्जत कहाँ से होगी। इसी वजह से तो आज मुसलमानों का हाल ये हो गया है, अगर हमें अपनी जाती जरूरत की कोई चीज खरीदनी हो तो हम बड़ी से बड़ी रकम भी खुशी से खर्च करेंगे। अगर किसी मस्जिद में चंदा देना हो तो 20 रुपए देते हुए भी हमको तकलीफ गुजरेगी। तो अल्लाह ताला ने किस चीज से मना किया, ला तयम्ममू, नहीं अच्छा देने को दिल चाहता न दो, रद्दी चीजों का ख्याल भी ना लाओ, तो ये दीन के लिए।